तल्ले धरारा काठमाडौँ को नाउ तल्ले धरारा पाए हुन्थ्यो माया को सहारा पाए हुन्थ्यो माया को सहारा संगै संगै घुमाऊ छु हङकङ शहरमा संगै संगै घुमाऊ न हङकङ शहरमा हजुर पिपलु लाई बर यो माया को सहर मा बनाई देऊ न घर मदनु को तनी हजुर यो आँखा को नानी मदनु को तनी हजुर यो आँखा को नानी जसे देख्यो मखै परनी यो मर्दा को बानी यो मर्दा को बानी ढुंगे बगरमा कांचो ढुंगे बगरमा संगै संगै घुमाऊ छु हङकङ शहरमा संगै संगै घुमाऊ न हङकङ शहरमा काठमाडौँ को नौ तल्ले धरारा काठमाडौँ को नौ तल्ले धरारा पाए हुन्थ्यो माया को सहारा पाए हुन्थ्यो माया को सहारा हजुर रात लाई दिन मेरो माया जता ततै खोजेर पाइदैन संगै संगै घुमाऊ छु हङकङ शहरमा संगै संगै घुमाऊ न हङकङ शहरमा काठमाडौँ को नौ तल्ले धरारा काठमाडौँ को नौ तल्ले धरारा पाए हुन्थ्यो माया को सहारा